제 수업을 배경님 뒤 안아주고 제 수업을 쇠다 더에 수업을 꽈두기다 제 나불 아우이 주나 제 더그 수업을 제 내와 다이기자 떠기비 리시 티티 치여비 어헤 지리시 마티나 누가 비아비 외국인 섹시나 타고 마티 두고 칸 누글레 두고 칸 칼빌리야고 타투나 서포 백유님디 제고 스튜디오에 폰리아 비 니소 니나서 스위냐 워피 니소 니나서 스위쿠사 폰에나 타고 서포 과도가 디페이브 Sapu jazo bisesna niwate datui niwate lo arce pakshe sokono shella kiu balla kiu ngile waya madhima thagu swapu kwatu dino tochagu dabu kha swapu swapu thajagu chogu madhim thaya chogu lampu gukin thagu lajga thagu byabsaye thagu ja are thagu chuna jakhain bare ji ani wapin ta jankari bigu arwa thagu pasa byabsaye nimti chokna mepin ta jankari yena ta ba chokna thagu phukan khon ula bigu na thosagu dabu thosagu lapu namna pa ji nyang kan Sunjanapi, ale, tongkune, sanjare madema, sanjare kelo, sanjare lumpu, tong biso bahali he, chogu ganji rungal gadai, ale rin chisana, chata duma, nyawapaki, mieta duma nyawaita, tau gativiti, tau pukumpukum kono, chisana jankari bibliakan, susan bibliakan, ale atu nudawi chungtu, nudaya barena, Tahu muka kampung di Fengu tu lah. Jazle sundi, baik kata jazle laskosi aja jual apa? Aduh, jual apa? Hazur, jual apa? Jazle ikut ikut laskosi aja na? Sebaya tu. Hazur, oleh thong napaya si phone ni la. Hazur. Cita anak suka laskosi aja na oleh thong ya tahu muka kamp. Gua pakai si pipa gua kuda ini. Ji, Robin tu jual sama bersih pakai. Hazur. जी विशेष ने आर्थिक खण्ड ल्याएको छ हजुर हजुर आथोक आर्थिक खण्ड मलानो बच्चा चाहिँ यो कुरा त हजुर छौ दुया छौ छिकी जागरण छ त चाहिँ त्यो बैंकिङ सेक्टर यो छौ त खण्ड ल्या छैन जी हस हस आ छोटा हाब्रे छोरका दल्ला छ आथंगने ला मोनि सिरल हजुर हजुर आ सुन्तिने ख छेंका होला हजुर हजुर ओ सुन्तिने ग दियो ती लक्ष्मी पूजा दियो कन्या देवी जोली हजुर हजुर आ त्यो थियो त्यो बैंकिङ सेक्टर चाहिँ त्यो ब्याज हाँ ब्याज यो चाहिँ बच्चा चाहिँ गोलमाल जेतन जो हुन्छ त्यो बारे छुको त खला छैन ज्यू ज्यू ज्यू ओरे छोका दल्ला छ थङ्कने चाहिँ वाणिज्य बैंक त्यस त्यो निक्षेपे बी ब्याज दर हो त्यो कर्जा चाहिँ कायु ब्याज दर चाहिँ एकदमै अन्तर जेतन जो हुन्छ फरक जेतन जो हुन्छ यो मतलब अपकटाएको खदियो छ निक्षेपे चाहिँ कम ब्याज दर ब्याज जो हुन्छ कर्जा चाहिँ अपुव चाहिँ ब्याज कति दिन हुन्छ खै त चाहिँ थो कर्जा कायु ब्याज हो निक्षेपे बी ब्याज हो फरक दर त चाहिँ टेक्निकल भाषा चाहिँ स्प्रेड दर रेट गराइको स्प्रेड रेट गर्दै तो त्यो केन्द्रीय बैंक निर्देशन अनुसार चाहिँ छोटै गुली दुई माल लाग्छ 3% को दुई माटो कायु हो बी ब्याज दर फरक है दुईमा ए जो ए जी मागुली तर कर आ चाहिँ सुचेतन लाग्छ वाणिज्य बैंक चाहिँ कायु हो बी ब्याज दर चाहिँ 6-7% का फरक खंड होगा 5-6% ब्याज दर वर्ष या बेच दूर आ कैवरी चाहे 13-14% तक न कई खंड होना चाहे कमर्शियल बैंक चाहे सोझा साझा पी थी चाहे निक्षेप करता तो वो लगानी करता तो एकदम शोषण जान खंड वो तो मतलब आज छो लगा थी चाहे निक्षेप करता अथवा लगानी करता चाहिँ त्यो चाहिँ ठीक चाहिँ सचेत दिमाग चाहिँ अवस्था खण्ड हो अब त्यो छ बैंक बैंक यान जस्तो सोच हैन ठीक चाहिँ हामीले चाहिँ लान्छ नि त्यो कारण चाहिँ बैंक चाहिँ न उले फाइदा हाला ज्या जों मुरु तत्काल लागि छ फाइदा खण्ड छ त बिन एम के चाहिँ सेवा चाहिँ डिपोजिट चाहिँ एकै होल ज्या जों जों उगेन इमसा गुली कमाया माउख वो सेवा होल जोले लगानी मोजो जोले उसको त्यागा त्यासा काम हो जोले इमके यको सेवा मु जोले चाहिँ इमसा ओली चाहिँ कमाइन जो खनिमरु कमाया फु स्थिति मरु तर आ कमाइन जो डको बैंक चाहिँ थोसी चाहिँ नाफा बन जो अधिक नाफा बन जो तथ्याङ चाहिँ केन जो जो दु एरे तबिन छका चाल्ला छ खो चाहिँ तथ्याङ त चाहिँ पूर्ण रूपमा चाहिँ सत्य चाहिँ मुखुडियो चाहिँ राष्ट्र बैंक छगो चाहिँ प्रतिवेदनमा चाहिँ हिँड्नु हुँदो राष्ट्र इम्सा चाहिँ अस्ट्रेलिया मोदी पछि घर जग्गा लगानी गर्दै छौँ तर ऋण त चाहिँ अस्ट्रेलिया मोदी लगानी पाकेन अथवा चाहिँ बालाउ चाहिँ लगानी ख ठुके चाहिँ ब्याज असल जे त्यो हिसाबले चाहिँ लक्षण चाहिँ त्यो चाहिँ नाफा चाहिँ किन चाहिँ जोड्दो सचेतजीमा बैंक चाहिँ स्थिति चाहिँ ठिकै बेला त्यो चाहिँ एकदमै सचेतजीमा त्यो चाहिँ जो चाहिँ भनाइ जो अफेन त छोरा बाचा ब्याज दर र ठुली अन्तर जोड्दो कि छौ बैंक मेरो बैंक स्वयं न जिन्दगी बैंकिङ सेक्टर भेटाइन यो अझ चाहिँ चौडो छाइहाल उदाहरण रुपियाँ छोडा लाग्छ जे मिग मिग तिनी खो सरकार लाग्छ आज कान्ति पठायो भने लाग्छ कान्ति पठायो त्यहाँ सँगै चाहिँ फिबोर्ड फिबोर्ड विकास बैंक डु कान्तिपट शाखा अफेन त उयो नपुए धन्य धन्य ठिक है तु चाहिँ ग्लोबल बैंक नन्दु ग्लोबल बैंक वन नका हल्ला छ डिपोजिट पेबल चाहिँ वार्षिक चाहिँ 7% ब्याज हल्ला छ फिबोर्ड बैंक भन्नका चाहिँ वार्षिक चाहिँ 12% ब्याज थो किसिममा चाहिँ अन्तर खर्च छगुए रकम छगुए सालियो लागि पेबले थो किसिममा 5-5% मात्रै अन्तर खर्च खोजी चाहिँ छि चाहिँ छि नेवा पासपिन्ट चाहिँ जानकारी बेच्नु हुन्छ खला ढाई आ ग्लोबल बैंक पोजिसन बाला फिबोर्ड बैंक चाहिँ उसले चाहिँ बामला किसिममा चाहिँ मुन्टेसन अयो ढाइपिन धु तर चाहिँ जी चाहिँ छु चाहिँ क्लियो छुबिएका तल्ला छ यदि चाहिँ फिबोर्ड बैंक अथवा गुण बैंक 2 लाख 2 लाख तक हिसाब चाहिँ डिपोजिट आएबेला चाहिँ यदि ऊ बैंक डुबे तबिन त बिमा चाहिँ फोलियो चाहिँ त्यहाँ व्यवस्था दु डिपोजिट यो बिमा जी चाहिँ व्यवस्था दु जो 2 लाख तक त्यहाँ चाहिँ ग्याम एजिया चाहिँ त्यो बैंक डिपोजिट आएबेला त्यो ब्याज दर चाहिँ अध्ययन मया चाहिँ छटाउन छठायो भने मात्र त्यहाँ मात्रै छिट्याइ दियो खानु जो जाने रविन्द्रजी चिन्जनी मने दु खण्ड रेजनी शुभ खण्ड कन्वेदीला उगे यो कोही गए नियमित भाषमा बिन्दन त्यो सम्बन्धी सिके सिके भाषा थोक लाभान्वित जुल देव जी बल सके जुन अनि जजले सो झेसमा दिएको दु गए घटना जजले लस्को स्या जजलपा हजुर जजलपा हजुर भिवानी हजुर इन्द्रप्रसाद जो जलजीवीको लस्को सञ्जना हजुर हजुर अहिले कहाँ छि थो मोनी शर्मा सेवा सुन्ती झन सुन्ती झन हजुर हजुर हजुर हजुर शर्मा हजुर हजुर छिटन युगको भिन्दुना आज नुडा समारोह समितिका 36 सदस्यीय समिति गठन ल्याउ ठुक्ला नुडा समारोह समिति अन्त हजुर आज नेपाल सम्बन्ध राष्ट्रिय सम्बन्ध यो मान्यता नै मिल्यो सरकार तल तर विरम्बन धन्यवाद दिन चल बोलाइ राष्ट्रिय सम्बन्ध मान्यता चाहिँ 36 सदस्यीय समिति गठन ल्याए पछि छ तर छल बोलाए त चाहिँ झुला समिति गठन ल्याए म घनश्य सूर्य एउटा नेपाल सम्बन्ध लक्ष्मी छिन हजार धेरैले म उठेन जिगिना देउलाई धेरैले कि आठो चाहिँ सरकारी स्तर सूर्यमा प्याच सरकारी स्तर सूर्यमा सरकार मान्नु सरकार माने जुल्टा फेरि सरकार मानेर म लान्छु सर घनश्य छिन्यौले उहाँ छिर्ने बाटो छ बिचारेमा समिति गठन ल्याए मलाई पहिला समिति गठन दिन छि छ कल कारखाना सूर्य होला छु उत्पादित वस्तु नेपाल सम्बन्ध होला अथवा कलेज स्कुलञ्जे सूर्यावला हजुर थौ खण्डेकमा रहेछ घनञ्जे सूर्यावला हजुर हजुर मुगला हजुर हजुर ऊ यहाँ चाहिँ एकदम बाले सम्झी ढेका पछिमा ल हजुर बिस्तारो बिस्तारो छेलाइङ्ग लाउँ एकदमै हजुर रविन्द्र मान जोशीजी बराबर चाहिँ जित अर्थ सम्बन्धी साथ नहुना दिने प्रोग्राम टेके प्रोग्राम नभएर बाबालाई प्रोग्राम त मरु मलाई धेरै प्रोग्राम जाँदो फोन क्या हल्का फुल्का मि हाक्यो नकिने कार्यक्रम मरु मेट्रो विशेष नै अर्थतन्त्र सम्बन्धी जुले हिसाब चाहिँ मेट्रो युगमा फसा उयो त हप्ता छक चाहिँ नि कार्यक्रम त लागि पछि ब्याज भए कमी आउने घुटा घुटा ज्याज नि फाइनेन्स गन्टाउने मलाईलाई डान्स जाना तिमी लाखौँ लाख त्यहाँ आउना तिमी मलाई जान सुन अहिले सुन्नु गएको छ घुने चाहिँ कहिँ लाखौँ करोडौँ डाफ चाहिँ ज्याज लाखौँ लाखौँ त्याजौँ त नि चाहिँ सुरु टोक्नु चाहिँ भुटानी ब्याज हुनु म आगुले फाइनेन्स आत्महत्या सीमा लाछौँ अवस्था लगानी घाटा जाँदो उसलाई छुट्टैजना गएन बर्बाद जाँदो कारण छु म विषय सिक्दै रविन्द्र मान जिसँग विषयवस्तुलाई इन्ट्रेस्ट दिन्छ जीवन बिताना त दुगिङ्क युवे मफेफो वेक सुझाव नजेसन लसको स्याचना टोटल हे जे थट होया जे थट जावे खय कालबिल अथे जे नि जे गो नुग खयता थुक्त हे स्वागो थोसो माध्यम स्वापो जा जजल स्वापो जाजले हनाम छु फोन लाउचने तर जे मेसप न न्यु छु फोन लाउचने जजले हाक्न न छित बनित अथवा छिसे स्वापो स्वागत जिपी लाउचना कल बैरियाता नाना नेवाते सकल बैरियाता तर थौ बुत बुत लहे मैं तो हाय वहे नेवाता बुत बुत लहे मैं तो हाय वहे नेवाता जी संजना तरेना निवाते को अवस्था थुचपा किपा दुर्गालाल श्रेष्ठ अनि दुईटीको नेवा मन्तकी धरेन नेपाय मधेको ठो धरेन सत्य ख किसान लुमङ्के नफिङ जगान नेवा साहित्य छो महाकाव्य सुगत सौरभ गुगु चित्तधर हृदय चुइदिएको ख उसले गुगु चित्तधर हृदय न चुइदिएको वेक्लन छोछौ महाकाव्य लिङ्ग गराएको छ नेवा तेगो जाति वा संस्कृति सभ्यता विश्व लिन चुनी लिएको छ नेवाकै धापो गठे खस नेपाली भाषा या महाकवि लक्ष्मी प्रसाद देवकोटा थगु खण्ड काव्य मुना मदन्य त लिङ्का तर लगाएर छ खस भए साहित्य रवाकै कृति न छौको या लिङ्ग चुनिङ जीवन्त जस्नेको वेक्लन हेरी थिए चिउ नेपाल भाषा या ऊ मुङ्गो महाकाव्य गुगे त आन उगे अनुवाद कृति त हामीको शेर्पा बेगु चिसँग सुनिह तिनी भाजन मुन सुनिह तिनी या बोक्न पाक्ने चिसँग सिका अहिले थो तजुको शेर्पा लागु ढेको अर्थमा उखेदुको नेवा सभ्यता वा नेवा त्यागको संस्कृति गुकी नेवा त जगमुख नेपायतमा महिषीको चुनचङ्गो चौ पुष्टि चौ दसो जगहरू लोकसभा न्यून वह कृति जीको नेहत्याय कथन वा गौरवजी कथन तो सफो शेर्पाका बुक प्राइज तका न तयार हुँ जुल उही न्यु न्यु शेर्पा ऊ कृति काव्य अर्थ रहेको ऊ कृति चाहिँ हजुरको मुखो ऊ कृति जुनै दोगो विषयवस्तु ख विशेषमा चित्तधर हृदय पात्रला सिद्धार्थ वा गौतम बुद्धि त ल्याउ ख तर सिद्धार्थ गौतम बुद्धि त ल्यासान लुम्बिनी सिंह क्या कपिल वस्तु सिंह क्या अहिले पात्र चित्रण सक्ना सक्ना हे नेवा वेक्लो जाने छेल दियो त अरे ल्याएको या वर्णन यासान नेवाय ल्याएको पवि कठन अरे स्वयं बुद्धि नछम नेवाय नेवाय क्याम छ कठन अथवा बुद्ध या अबुपी मापिन्दन उक्त हे सुदोदन जोजो बाजनी वेकया मा फिर फिर सक्ना सक्ना चिसमा चाहिँ महाकाव्य बनुले छगो नेवा सभ्यता बन चुनाउथे नेवा जाति त्यो छौ धरोहर बन चुनाउथे चिता ताइगो चिताको मुख समूहबाट विश्व सकल बनिपिन्दन उक्त हे ताउजीफो उहिन चेन्वाट नेपाय छगो परिचायक वा मसिका खरेको सिरो थोया छो सबु ज्याजो या इला कोही छ ल थौ बुटकै डिपी थौ मुङ्गो विचारकै डिपी नुवाक पङ्ग डिपी सफो सन्दिपी रविन्द्र ऋषि सम खुसी इन्द्र प्रसाद श्रेष्ठ बौरमहल वसन्त राज सके यलया बाजबिन्द आफ्नो आफ्नो शुभाय दिशे मे वालेन थटेसी सबु बेगिरहेको मन्तुसी पर्सा जुजमानी ऋषि मे उपाले नप्ले जय मा भए